आउहै टिप्न फकरिँदै गाछ फुल पछि फेरि होला नि ठुलो भुल न टिप्दै फुल ओली झार्छ कि सानो यो जुनीमा हाम्रो मिलन नभएरै मर्नु पर्छ कि। नमस्ते, म गायक तथा संगीतकार बसन्त थापा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मिरमिरे 89.4 MHz कार्यक्रम लोक चौतारी। फेरि पनि स्वागत छ मित्र। तपाईँ यति बेला रेडियो मिरमिरे 89.4 MHz प्रस्तुति कार्यक्रम लोक चौतारी सुन्दै हुनुहुन्छ। आज यहाँहरूका सन्देशहरू वाचन गरिरहेको छु। ती सन्देशहरूका साथमा निकै कर्णप्रिय मौलिक भाकाहरू पनि प्रस्तुत गरिरहेको छु। यति बेला लोकपारखी राजीव सुनवारको सन्देश मलाई प्राप्त भएको छ। नमस्कार, शुभ प्रभात राजु दाई, साथै लोकमनहरूमा पनि नमस्कार स्वीकार्नुहोस् ल। यति बेला कार्यस्थलमा कार्यव्यस्त हुँदाहुँदै पनि लोक चौतारी सुन्दैछु है। अब बज्ने गीत मार्फत सम्पूर्ण लोक चौतारी सुनेर बस्ने लोक चौतारीको शुभचिन्तकहरूप्रति र लोकपारखी राजीव सुनवार नामबाट परिचित सम्पूर्ण शुभचिन्तकहरूमा समर्पित गर्दै आजलाई बिदा हुने अनुमति माग्छु। हस्त नमस्कार, सबैको आजको दिन सुखमय ढङ्गले बितोस् भनेर कुवेतबाट यो सन्देश मलाई लेख्नु भएको छ राजीव सुनवारले। रचना लामाको सन्देश पनि मलाई प्राप्त भएको छ मित्र, र उहाँले लेख्नुहुन्छ, नमस्ते राजु दाई, म रचना लामा रामेछाप लखनपुर 4 हाल काठमाडौँ लाजिमपाटबाट कार्यालयमा बस्दै लोकप्रिय कार्यक्रम सुन्दैछु। अब बज्ने गीत मार्फत मेरो सहयात्री दिदी प्रीति लामा रेजिना कोरियामा रहने विजय लामा मेरो प्रेरणा दाजु ब्रिज मलेसियामा रहेको प्रिय भाइ घिसिङ देवराज बाबु साथीहरू अनि अग्रज दिदी विष्णुकला राई र मलाई चिन्ने सबैको लागि अब बज्ने भाका सुनाउन चाहन्छु भनेर यो सन्देश लेख्नु भएको छ। अर्को पनि सन्देश रहेको छ सन्तोष ढुङ्गानाको। नमस्कार है राजु दाई, म अनलाइन रेडियो शिखरबाट सन्तोष ढुङ्गाना हो। सम्पूर्ण पत्रकार मित्रहरू, लोकपारखी मित्रहरू, रेडियो सुनेर बस्नुहुने साथीभाइ दिदीबहिनीहरूको लागि सुनाउन चाहन्छु हाल नगरकोटबाट, र रेडियो मिरमिरे हजुरलाई पनि सम्झिरहेको छु है भनेर सन्तोष ढुङ्गानाजीले लेख्नु भएको छ। सन्देशको लागि धेरै धेरै धन्यवाद सन्तोषजी, यहाँलाई पनि नमस्कार सर। सम्झनु पर्दा राजु सर हजुरलाई, अनि त्यसै गरी अनु नानु हेमा, त्यसै गरी झर्ना सुशेली साहत साहस गोकुल, त्यसै गरी आकाश सोनु, सबैलाई नै अब बज्ने भाका मार्फत सम्झना गर्न चाहे भनेर बुद्ध रत्न वज्राचार्यजीले यो सन्देश लेख्नु भएको छ। गणेश बमजनको सन्देश पनि मलाई प्राप्त भएको छ। नमस्ते दाई, म पाटनबाट गणेश बमजन हो। अब बज्ने गीत मेरो साथीहरू चक्र मोक्तान, चमिना थिङ तामाङ, विनिता तामाङ, अन्जु मोक्तान, ममता महरा, शीतल मगर, अनिता लामा, देवलाल मोक्तान, तेजेन्द्र ओली, त्यसै गरी हरिश जिएम, भूमिका खत्री, सबिन राई, बुद्ध खत्री लगायत लोक चौतारी सुनेर बस्नुहुने सबैलाई अब बज्ने भाका सुनाउन चाहन्छु भनेर यो सन्देश लेख्नु भएको छ। सर्वप्रथम त हजुरको लागि अनि साहस भट्ट दाई अनि मलाई सिजन छेत्री भनेर चिन्ने सबैलाई अब बज्ने भाका सुनाउन चाहन्छु भनेर सिजन छेत्रीको सन्देश पनि मैले वाचन गरेँ। निरज दुवाडी भाइको सन्देश मलाई प्राप्त भएको छ। राजु दाई नमस्ते, चिसो मौसमको न्यानो सम्झना हजुर लगायत सम्पूर्ण साथीहरूलाई भनेर भन्नुभएको छ अब बज्ने भाका, उहाँलाई पनि धन्यवाद भने मैले। सेवारो, म राजकुमार लिम्बु कुरुम्बाङ पाथिभरा मिडिया ग्रुप बाट र अहिले भने दोहा कतारमा छु, अब बज्ने भाका सबै साथीहरूलाई सुनाउन चाहन्छु भनेर यो सन्देश लेख्नु भएको छ। रमेश रायमाझीजीको सन्देश मलाई प्राप्त भएको छ। लेख्नुहुन्छ दिमी पोखरी 8 मित्रले पनि मलेसियाबाट हजुरलाई र सबैलाई सम्झेको छ है भनेर भनिदिनु भनेर भन्नुभएको छ। धन्यवाद सन्देशको लागि उहाँलाई पनि। अर्को पनि सन्देश रहेको छ, नमस्कार सर, म साउदीबाट सौगात आले मगर हो। मेरो घर धादिङ मैदी हो र मेरो जीवनसाथीमा हल्का बिरामी छु भन्ने चाहन्छु। जीवनसाथीलाई म हल्का बिरामी छु भन्न चाहन्छु र अब बज्ने गीत हजुरलाई र मेरो दिदी देवी आले मगर र सर बिरामी धेरै लेख्न सकिनँ भनेर भन्नुभएको छ उहाँले। धन्यवाद सन्देश लेखिदिनु भएकोमा, यहाँको स्वास्थ्य लाभको कामना पनि गरेँ। घर परिवारमा सन्देश पुर्याउन खोज्नु भएको रहेछ, सम्भवतः पुग्यो। उहाँको जीवनसाथीले अलि बिसन्चो छु भन्ने किसिमको जानकारी प्राप्त गरिसक्नु भएको छ, सम्भवतः अनलाइनको माध्यमबाट भरे कुरा होला, केही बेरपछि कुरा होला। स्वास्थ्यको ख्याल गर्नुहोस् भन्ने शब्दहरू आउलान् होइन, आफ्ना घर परिवार र नजिकका व्यक्तित्वहरूको एउटा सहानुभूति पाउँदाखेरि नै सम्पूर्ण बिमारी हरण भएको महसुस हुन्छ। अब समीक्षा लुङ्गेलीको सन्देश वाचन गर्छु। नमस्कार, म समीक्षा लुङ्गेली मगर हो, कुपनडोलबाट अपबज्ने गीत सबैको लागि सुनाउन चाहन्छु अनि हजुरको कार्यक्रम सुनिरहेको छु, कसैलाई पनि बिर्सेको छैन, सम्झिरहेकी छु भनेर भन्न चाहन्छु भनेर सन्देश लेख्नुभएको छ। तपाईँहरूलाई नै लक्षित गर्दै मित्र, अब अर्को एउटा मौलिकपनै लुकेको भाका अनि समय सापेक्ष भाका प्रस्तुत गर्छु। अब त आज मङ्सिर 1 गते होइन सुमन भाइ, मङ्सिरको महिना छ, विवाहका लगनहरू दिन प्रतिदिन होला। कतिपय मित्रहरू जो प्रस्तुति लोक चौतारीको शुभ चिन्तक हुनुहुन्छ, वैवाहिक बन्धनमा बाँधिने जमर्कोमा हुनुहुन्छ होला, अहिले माइतीमा हुनुहुन्छ या भनौँ आफ्नो एउटा एक्लो जीवन बिताइरहनु भएको छ, जो कोही मित्र पुरुष महिला जसले हामीलाई नभुल्नु होला है, यदि वैवाहिक बन्धनमा बाँधिँदै हुनुहुन्छ भने पनि शुभकामना छ सबैलाई। जहाँ जानुहोस् रेडियो मिरमिरे पनि साथैमा राख्नुहोस्। यति बेला म एउटा पञ्ची बाजाको आवाजले, पञ्ची बाजा धुनले सजिएको भाका प्रस्तुत गर्छु, भो दाइजो चाहिँदैन बोलको भाका। यो भाकामा आवाज दीपक कुँवर अनि ऋतु थापाको रहेको छ, लय शब्द मधुसूदन बन्जाडेको, उज्यालो म्युजिक प्रालीले बजारमा ल्याएको छ यो भाका। एउटा चेतनामूलक सन्देश मूलक भाका नै रहेको छ यो भाका, यहाँहरू माझ अब म प्रस्तुत गर्छु। लगन पनि आइपुग्यो, तैँले त लिएर हिँडिरहेछ से कि बिहे गर्ने हो अहिले? अब लगनमा गर्नु पर्यो नि त दाइजोले, त्यसो भए घरै भने भएस त कहाँ दाइजो लिनु भयो अहिले जमानामा, कन्या राम्री हुनु पर्यो, पुग्छ त्यति भए। सम्पत्ति छ मेरो साथैमा, छ मेरो साथैमा, के हुन्छ कन्ने नपातैमा, खोजेर पाइँदैन तिमी नै हौला खौला करोडौँ, बोधाइ जो चाहिँदैन छ मेरो साथैमा, छ मेरो साथैमा, दिए हुन्छ कन्ने दान पातैमा, खोजेर पाइँदैन तिमी नै हौला खौरा करोडौँ, बोधाइ जो चाहिँदैन तिमी नै हौला खौरा करोडौँ, पञ्चे बाजाका धुनहरू नै अलि लामो लामो हुन्छन्, गीतहरूको शब्द बरु छोटो हुन्छ होइन, किनकि पञ्चे बाजा सङ्ग्रहित गीत सङ्गीतहरूको विशेषता नै यही हो। पछिल्लो समयमा नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा मौलिक स्वाद हराइरहेको बेला अनि धेरै गीत सङ्गीतहरूमा पाश्चात्य बाजा गाजा प्रयोग भइरहेको यो अवस्थामा यी गीतहरूले आफ्नै मौलिक कला संस्कृति बोकेको हुन्छ। मैले आज मङ्सिर एक गते नै यो पञ्चे बाजाले सुसज्जित गीत यहाँहरूमा सुनाएँ, बडो मन पर्यो होला, आगामी दिनमा पनि सुनाउँला। मधुसूदन बन्जाडेको यो सृजना निकै उत्कृष्ट छ, उहाँको साङ्गीतिक यात्राको शुभकामना पनि म व्यक्त गर्दछु। अब भने मित्र, अब कुनै सन्देशहरू वाचन गर्न सकिएला जस्तो लागेन, बाँकी सन्देशहरू म आगामी दिनहरूमा प्रस्तुत गराउँला। यतिन्जेलसम्म यहाँहरूले हामीलाई देशभर छरिएर रहेका विभिन्न रेडियो स्टेसनबाट सुनेर साथ दिनुभयो, सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद मैले व्यक्त गरेँ। र आज बजेका गीत सङ्गीतका श्रेष्ठज्यूहरूप्रति पनि हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। सम्पूर्ण सञ्चार गृहका टेक्निसियन साथीहरूलाई पनि मनैदेखि आभार। प्रस्तुतिको अन्तिम साङ्गीतिक कोशेली स्वरूप भोजराज काफ्लेको लाउरेकी छोरी यो भाका यहाँहरूमा आज प्रस्तुत गर्छु। भोजराज काफ्ले अनि पार्वती कार्कीको स्वरलाई लय शब्द भोजराज काफ्ले नै भन्नुभएको छ। फुलबारी म्युजिक प्रणालीले बजारमा ल्यायो यो भाकालाई। लौ मित्र, यो भाकाको साथमा आजको बसाई लोक चौतारीबाट तपाईँहरू आफ्नै सुख दुःखको साथी यो कार्यक्रम प्रस्तुत राजु बोहरा छुटिन्छ। नमस्ते, जय गीत जय सङ्गीत। झिमझिम गर्ने परेलीमा गाजलुको घेरो मायाको डोरीले नजरैले नजर हान्यो छाती चस्क्यो मेरो मायाको डोरीले मायाको डोरीले गाठो पारी मुटुमा लौरेकी छोरीले मायाको डोरीले गाठो पारी मुटुमा